सम्बन्ध थियो र किन आज यस्तो भयो म त एक पल पनि छोड्न सक्दिनँ एक पल पनि बिर्सिन सक्दिनँ सुन्नुभयो श्रोता हुन त कतिपय महिलाहरूले त्यस्तो परपुरुष गमनको घटनामा संलग्न नभएका पनि होइनन् र कतिपय विदेश जाने पुरुषका श्रीमतीहरू अनाथमा पनि दिष्टामा परेर उनीहरूको चरित्रमाथि धावा बल्ने गरिएको छ उनीहरूको घर फुटाउने प्रयास पनि गरिरहेको छ र आज त्यही व्यक्त गर्दै हुनुहुन्छ उहाँ बहिनी ल आफ्नो श्रीमानलाई थप कुराहरू गर्नुहोस् गाउँको कुरा सुनेर यसो नगर्नुहोस् र मैले बाबुलाई र तपाईँलाई एक पल पनि छोड्न सक्दिनँ र यति छोड्नै परेछ भने कानुनी रूपमा मैले आफ्नो लागु कपडा पनि म यति गल्ती नै साँच्चै रहेछु भने मैले कानुनी रूपमा कपडै खोलेर म नाङ्गै किन जान नपरोस् त्यही गर्न तयार छु गाउँको कुरा सुनेर यसो नगर्नुहोस् हाम्रो आज हिजोसम्म कति माया थियो कति के थियो त्यो सम्झिनुहोस् विगतका कुराहरू सम्झिनुहोस् एक आपसमा बाँच्नै नसक्ने पलहरू सम्झिनुहोस् आज गाउँको कुरा देखेर र सुनेर देख्न त देख्नु भएको छैन हजुर परदेश हुनुहुन्छ गाउँको कुरा सम्झेर मबाट टाढा नहुनुहोस् म मेरो छोरा र हजुरलाई म त्याग्न कहिले पनि म कदापि पनि सक्दिनँ हर महिलाको यस्तो भइरहेछ र त्यस्तो नराम्रो मान्छे पनि होइन कति विश्वास गर्नुहुन्थ्यो भने यति विश्वासै नगर्ने भए त एउटा बुढीलाई आफ्नो आफूले जागिर खाएर बुढीलाई आफ्नो नाममा गराइदिने श्रीमान नै छैन माया नपाएको पनि होइन कति माया गरेको गरेको र त्यसो नगर्नुहोस् गाउँको कुरा नसुन्नुहोस् जे जस्तो भए पनि आउनुहोस् आएपछि सबै कुराहरू बताउँला र धेरै टेन्सन नगर्नुहोस् जे जस्तो नहुनु थियो भइहाल्यो प्रश्न पारिदिनुहोस् कि त्यस दिन ती ड्राइभर साहब सँगै अर्को एकजना स्थानीय दलित पनि थिए रे नि त मासु खाने बेला भन्छन् नि त परिवारजनले के हो हजुर काम गर्न राखेको थिए 15 दिन जति भएको थियो उसलाई घाँस काट्न राखेको एक टाइम घाँस काटिदिन्थ्यो ल बस खाएर जाऊ भन्ने कुरो भयो उसलाई पनि ल बस तिमीले काम गरिदिन्छौ खाएर जाऊ बस भन्ने कुरो भयो त्यही उरिम भन्नेमा छ एउटा त्यही दलित भनेर त्यही बाहिर सुत्थे त्यही नै हो बाहिर नै हो सर खाना खाएको पनि ऊ पनि थियो त्यही दलित पनि थियो काम गर्ने मान्छे तपाईँ विवाह भएदेखि डेरामै बस्नुभयो पहिला श्रीमानसँगै हजुर म डेरामै बसेँ हो इलाम बस्यो 5 वर्ष जति बस्यो एक आपसमा बाँच्नै नसक्ने भएर सँगै राख्नुभयो उहाँले साथ नदिएको भने होइन एकदम साथ दिनुहुन्थ्यो हर कुरामा साथ दिनुहुन्थ्यो हर कुरामा सपोर्ट गर्नुहुन्थ्यो यो हुँदै होइन, यो हुँदै होइन नभएको कुरालाई तिनीहरूले हो भनेर धेरैजना भएर हो भन्ने गराएका हुन् मात्रै हो। उहाँलाई के भन्छु भने सकभर यति बाबुको र मेरो त ठिकै छ, केही भएन, विगतका कुरा के भए के भएनन् हजुरले बाबुको मुख हेरेर भए पनि त्यसो नगरिदिनुहोस्। अरूका कुरा नसुनिदिनुहोस्, धेरै ऊ गर्नुहोस्। हाम्रो विगतका कुराहरू के भए के भएनन् सबै तँ त्यसलाई अँगालेर त्यसलाई सम्झेर त्यसो नगर्नुहोस् भन्न चाहन्छु। बाबु भन, बाबालाई के भन्न छ भन। बाबा तपाईँले मम्मीलाई मैले छोड्न सक्दिनँ, मैले धेरै पढ्छु, तपाईँ अरूका कुरा नजान्नु। मामालाई घर घरबाट उस मामा मामालाई जान त्यहाँ उस मम्मीलाई म यहाँ तङ्गलास साह्रो बसेछ, राम्रा बस्ने घर दिएको होइन। तर बहिनी एउटा कुरा, सचेत त तपाईँ पनि हुनुभयो र अरू तपाईँ जस्ता विदेश श्रीमान भएका श्रीमती सचेत हुन पर्ने भयो कि, किनभने मान्छेहरूलाई राम्रै मनले घरमा लगेर काम लगाए पनि यस्तो किसिमको हुँदो रहेछ। अब यस्ता घटनाबाट त सचेत हुन पर्यो नि, तपाईँमा त सिङ्गो गाउँ उल्टियो नि, होइन? उल्टियो र हर महिलाहरू त अन्यायमा नपरुन्, आफ्नो मनदेखि कुराहरू खोलुन्, के छ यथार्थहरू कुरा खोलुन्। जुन औलामा बिस्ला उही औला नै झर्ने हो, यही नै हो। बाबा हाम्रो यस्तो यस्तो नहुनु कुरा, यस्तो नहुनु गाउँलाई यो त्यति अनेको कुरा होइन, यो त्यति कुरा हो हजुर, यसो नगर्नुहोस्। हजुरलाई म हर पल हर दिन दिन गनेर बसेकी छु र हजुरलाई जुनसुकैले जे भनोस् म यति कसैकी पनि होइन, तपाईँकै नै हो। म एयरपोर्टमा लिन आउने नै छु र अङ्गालोमा रुने नै छु। जुनसुकैले जे भनोस्, चाहे ज्यानै हाल्न किन नपरोस्, त्यही नै गर्नेछु। यसो नगर्नुहोस्, गाउँको कुरा नसुन्नुहोस् भन्न चाहन्छु म त। बाबु तिमी बोला त, बुवालाई के भन्छौ? मम्मीलाई पैसा कति दुवा थियो, मम्मीलाई भगाए थियो अरूबाट। बाबा त अब त्यस्तो त्यसो यसो नगर्नु, तपाईँले मम्मीलाई दुवा नदिनु, त हेर्नु त मम्मीलाई लखटे बा उसलाई माला गए, उसलाई पनि हानेर मामालाई पनि हानेर उस गरे कारण मम्मीलाई दुवा नदिनु। अब यस्तो नगर्नु, म राम्रो पढ्न खोज्छु, तपाईँ यस्तो मम्मीलाई दुवा नदिनु। दिनुहुन्न होला सायद। बाबु तिमी कति पढ्न चाहन्छौ? म धेरै। मम्मीलाई घरबाट निकालेका छन्, तिमी तङ्गासम्म बसेर पढ्छौ। मम्मी पहिले घरमा बस्नुहुन्थ्यो, त्यहाँ फेरि गाउँले हानेर मम्मीलाई यहाँ तङ्गास लहटेर मम्मीले मलाई बाहिर ल्याएर बस्ने। बाबा मैले तपाईँलाई र मम्मीले छोड्न सक्दिनँ, मैले अरूको कुरा नसुन्नु, त्यत्तिकै कुरा हामी त्यहाँ बसे हामीलाई एक सुकेस मम्मीको सुनभरि उस गाउँहरू सुन्छ। बाबा मम्मीलाई छोड्न सक्दिनँ मैले, यसो नगर्नु। कहिले भोकै हिँडे हजुर, कहिले मिठो पानी नगर्नुहोस्, किन यस्तो अरूका कुरा सुन्नुहुन्छ, कुरा नसुन्नु। हिजोसम्म हजुरसँग एकछिन पनि फोनमा बोल्न पाएन भने म कसो गर्थेँ? हजुर कसो गर्नुहुन्थ्यो, कहाँ छौ, के छौ, के खायौ, कसो गर्यौ भनेर हिजोसम्म अस्तिसम्म सुनिहाल्नुभयो आदरणीय श्रोता। परिवारजनको आरोप त्यस्तो छ भने यी महिला चाहिँ नि यसो भन्दै हुनुहुन्छ र उहाँको नाम हामीले गोप्य राखेका छौँ र उहाँले आज खुलेरै बोल्न चाहनुभयो र प्रस्तिरीसँग बसेको बेला आफ्नो प्यान्ट र सर्ट लिएर जान्छु भनेको, प्रस्तिरीको कुर्ता सुरुवाल परेछ भन्ने घटनाले गुल्मीमा निकै चर्चा पायो, सदरमुकाम तम्गासको चिदीचौर भरियो र सत्य तथ्य के हो त भन्ने विषयमा हामीले घर परिवारका कुरा पनि राख्यौँ र प्रत्यक्ष यी महिला पनि यहीँ हुनुहुन्छ, उहाँको नाम गोप्य राखिए पनि उहाँका कुराबाट बुझिहाल्नुभयो र घटना चाहिँ यसरी चर्चामा आयो र अहिले यी महिलालाई घरबाट निकाला गरिएको छ, उहाँका सुनका गहना खोसिएको छ र उहाँ लगभग 100 कपडामा हुनुहुन्छ र उहाँका छोरा पनि हामीसँगै हुनुहुन्छ। घटना यो हो, हामीले समाजका हरेक घटना उठान गर्ने गर्छौँ, त्यसक्रममा कतिपय महिलाहरूको नाम राख्दैनौँ ताकि घटना सुनाएर सचेत हुन् भन्ने मात्रै हाम्रो प्रयास हो। र अन्त्यमा श्रीमानलाई केही भन्न चाहनुहुन्छ भने भन्नुहोस्। हजुर, म त छोड्नै र टुटाउनै चाहन्न कुनै हालतमा पनि, यदि कानुनै रूपमा छुटाउनै टुटाउनै छ भने म आफ्नै आफ्नो हत्या गर्नेछु र यस्तो नगर्नुहोस् भन्न चाहन्छु म त। कसरी घुम्न गयौँ, कसरी सँगै बस्यौँ, कति राम्रो सम्बन्ध थियो। प्लिज, यदि तपाईँले भित्र आत्मदेखि माया गर्नुहुन्छ भने अरूको कुरा नसुन्नुहोस्, आउनुहोस्। यो कुराहरू पनि राखौँला, मेरो कुराहरू पनि गरौँला। सबै कुराहरू हिजो अस्तिसम्म कति माया गर्नुहुन्थ्यो र कति माया गर्थेँ र अहिले नै त्यति नै गर्छु मैले त। हजुरले यति कुरा बुझिदिनुहोस्, हजुरलाई म एयरपोर्टमा लिन आउँछु। यति जुनसुकै काण्ड नै जुनसुकै जे नै परेर मेरो त्यही पराणै हाल्नु पऱ्यो भने नि हाल्नु म तयार छु। आउँछु, एयरपोर्टमा लिन आउँछु, म बाबु लिएरै आउँछु। हजुर कहिले आउने हो? चाहे मसँग बोल्नुहोस् चाहे नबोल्नुहोस्, तपाईँसँग म बोलेर र म देखेरै मर्नेछु, मर्नु पऱ्यो। यति कानुनी रूपमा हो रहेछ, मेरो गल्ती नै हो, प्रमाण हो, ग्रुप भेटाएर यसो गरेछ भने एउटा महिलामाथि यस्तो गर्न सक्ने, अस्तिसम्म कति सुखी परिवार र आज यस्तो बाटोको ऊ भई बाटोको चटारो भएर हिँड्नु परिरहेछ। यस्तो अरूको कुराहरू नसुन्नुहोस्, हाम्रो माया प्रीतिको पहिलाको कुरा गर्नुहोस्। कति माया थियो, एक आपसमा बाँच्नै नसक्ने भएर कस्तो थियो। आज म एकजना बोल्ने भएँ र उनीहरू दसजना बोल्ने भए भनेर उनीहरूको कुरो जित्ने र मेरो हार्ने नहोस्, सत्यकै साथ होस्। हे भगवान्, म त्यही नै भन्न चाहन्छु, हाम्रो मिलन नछुटोस्। कति अमूल्य, कति प्रेम थियो, कति ऊ थियो। आजसम्म 11 वर्ष भयो, आजसम्म तितो पिरो नराम्रो कुटपिट झैँ झगडा केही भएन। हे बाथे ताले जान भयो टाढा, जान भयो टाढा, हाम्रो माया हुँदै थियो झन्गाडा, परो पानी झर्यो बले नि आजसम्म त भन्नु भएन। बिहा भएको 11 वर्ष भए, बाबु 9 वर्षको भयो, अनि हर कुरामा साथ दिनुभयो, किन अहिले त्यसो गर्नुहुन्छ तपाईँ? त्यस्तो अरूका कुरा सुनेर त्यसो नगर्नुहोस्, आउनुहोस्। यहीँ सरसल्लाह गरौँ, अनि उनीहरूले ग्रुप भेटायो भने र यति मनै गल्ती नै रहेछु भने, हाम्रो माया यति सत्य नै रहेछ भने सत्यकै जित हुन्छ। जहाँ हुनुहुन्छ यति नआउनु थियो भइहालो, केही नै भएको छैन। अझै पनि धेरै टेन्सन नलिनुहोस्, धेरै दिमाग नख्याउनुहोस् र आफ्नो ज्यान र आफ्नो उसको धेरै ख्याल गर्नुहोस्। के भन्नु मैले त? बाबु, तिमीले बाबालाई केही भन्छौ? बाबा, मम्मीले दुःख नदिनु। हुन्छ त बहिनी, अहिले छुट्टीमै त। हस्, अस्तिसम्म कति माया गर्नुहुन्थ्यो र कति माया गर्थे र अहिले नै त्यति नै गर्छु मैले त। हजुरले यति कुरा बुझिदिनुहोस्, हजुरलाई म एयरपोर्टमा लिन आउँछु। यति जुनसुकै काण्ड नै जुनसुकै जे नै परेर मेरो त्यही पराणै हाल्नु पऱ्यो भने नि हाल्नु म तयार छु। आउँछु, एयरपोर्टमा लिन आउँछु, म बाबु लिएरै आउँछु। हजुर कहिले आउने हो? चाहे मसँग बोल्नुहोस् चाहे नबोल्नुहोस्, तपाईँसँग म बोलेर र म देखेरै मर्नेछु, मर्नु पऱ्यो। यदि त्यही पराणै हाल्नु पऱ्यो भने नि हाल्नु म तयार छु। खोजे तिमलाई भेटिन कै पनि, भेटिन कै पनि, न्यौली सारी बनायो रोइरानी, पर पानी झर्यो भले नि